دنیا کامیابی نہیں دے سکتی. نماز کو چھوڑنا کیا ہے؟ اب اتنے فضائل کی بات, چونکہ وقت نہیں ہے, اس کے فضائل کم و بیش نماز کی اگر قرآن حدیث سے نکالے جائے تو 80 سے زیادہ ہوتے ہیں. میرے پاس وقت نہیں تھا لیکن میں گنواؤں گا آخر میں, خالی سرسری بولتا جاؤں گا انشاءاللہ, کچھ تو گنوا دیے. نماز چھوڑنے والے کا کیا انجام ہوں گا اور نماز چھوڑنے کے ہمارے بہانے دونوں رکھوں گا میں انشاءاللہ, اور بہانوں کا ازالہ بھی کروں گا. صرف نماز کی اہمیت بتانے معاملہ ختم نہیں ہوگا, اس کے بہانے بڑے ایک سے ایک ہمارے پاس ہے نا. اکثر لوگ نماز جو پڑھتے ہیں وہ نماز پڑھنے کا بھی معاملہ بڑا عجیب ہے, انشاءاللہ آگے وہ بھی رکھوں گا. نماز چھوڑنے والے کے ساتھ کیا ہوں گا یا وہ آدمی کیا ہے اس کا معاملہ؟ تو نماز چھوڑنے والا وہ جو ہے, نماز کے تعلق سے جو باتیں آتی ہیں, جو انسان نماز چھوڑے اس کے تعلق سے آتا ہے کہ نماز چھوڑنے والا انسان جو ہے وہ کافر ہوتا ہے, یاد رکھیں, وہ منافق ہوتا ہے, وہ فاسق ہوتا ہے. اور اس کے تعلق سے اتنی ساری باتیں, اتنی ساری حدیثیں آتی ہیں, میں آپ کے سامنے کچھ ہی رکھ پاؤں گا. بہرحال سب سے پہلے میں رکھتا ہوں آپ کے سامنے, نماز کو ترک کرنے والا, نماز کو چھوڑنے والا, اس کا سب سے پہلا نقصان یہ ہے کہ وہ مشرک ہو جاتا ہے, وہ شرک کرتا ہے. تارک نماز, نماز کو چھوڑنے والا انسان مشرک ہوتا ہے. آئیے دلیل, آپ صلی اللہ علیہ وسلم نے فرمایا اور کہا, پہلے قرآن کی آیت دیکھتے ہیں, اللہ رب العزت فرماتا ہے سورہ روم سورہ نمبر 30 آیت 31 میں فرماتا ہے, منیبین الیہ واتقوا واقیموا الصلاۃ ولا تکونوا من المشرکین. منیبین الیہ, متقین المومنوں کی صفت ہے, گناہ کرتے ہیں تو اپنے رب کی طرف پلٹ جاتے ہیں, انابت کرتے ہیں, لوٹ جاتے ہیں. پھر فرمایا واتقوا, اور اس کا ڈر اختیار کرتے ہیں, واقیموا الصلاۃ, اور نماز قائم کرتے ہیں, ولا تکونوا من المشرکین, اے نبی نماز قائم کرنا اور مشرکوں میں سے نہ ہو جانا, وہ نماز کو چھوڑنے والا مشرک ہوتا ہے. اور کتنا آسان ہے ہمارے نماز چھوڑنا, اللہ رحم کرے, نماز کو چھوڑنے والا مشرک ہوتا ہے. نبی اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں, مسند احمد کی روایت ہے, ترک الصلاۃ شرک, نماز کو چھوڑنا شرک ہے. لفظ کے ساتھ بالکل جملہ ہے, نماز کو چھوڑنا شرک ہے, اس لیے کہ جس رب نے پیدا کیا اگر تم اس کی عبادت نہیں کرتے, اس کا مطلب کسی نہ کسی اور چیز کی عبادت تمہارے دل میں رچ بس گئی ہے. نماز کو چھوڑنا شرک ہے. آگے جو ہے آپ سے ان کے تعلق سے آتا ہے کہ نماز کے تعلق سے آپ فرماتے ہیں نماز کو چھوڑنا کفر ہے. جب میں چھوٹا تھا ایک مرتبہ والد صاحب نے کتاب لائل کبائر, کبیرہ گناہوں کی کتاب, جو کتاب گھر میں آنے والی تھی تو پہلے سے معلوم ہو گیا تھا یہ کتاب آنے والی ہے الکبائر, تو ایک چھوٹے بچے ہونے کے ناطے بڑا جوش و جذبہ تھا, اب کیا آنے والا ہے اور ایسے ایسے گناہ اس میں ملنے والے جو گناہ ہم کبھی نہیں دیکھے ہوں گے زندگی, مطلب ہم ایسا سوچ رہے تھے چھوٹے ہونے کے ناطے اس میں وہ گناہ کی کاؤنٹنگ ہوں گی جو پوری زندگی میں ہم نے کبھی نہیں دیکھے تھے. ایک ہوتا ہے نا کہ ایسے ایسے گناہ جو کبھی سنے نہیں کبھی دیکھے نہیں. جب الکبائر کتاب آ گئی اور اس کو کھولے تو اس میں لکھا ہوا نماز کا چھوڑنا, چھوٹے بچوں نے کے ناطے ہم تو ایسا سوچ رہے تھے اس میں وہ گناہ ہوں گے جو کبھی زندگی میں نہیں سنے ہوں گے, یا تو دیکھا نماز کا چھوڑنا, اور ہم جو اس ماحول میں تھے ہم دیکھ رہے تھے ہر کوئی نماز چھوڑتا تھا, ہم کو لگا ہے تو کتاب غلط ہے تو لوگ غلط ہے, مسئلہ کیا ہے کہ نماز چھوڑنا کہ کبیرہ گناہ ہے, ہمیں نہیں پتا تھا چھوٹے تھے, اور ہم کو لگا کبیرہ گناہ ہوتا ہے ایسے جو مسلمانوں سماج میں دکھتے بھی نہیں ہوں گے کوئی کرتے ہوئے, اور نماز کا چھوڑنا تو آج کیا معاملہ ہے. آپ سب فرماتے ہیں نماز کا چھوڑنے والا جو ہے وہ کافر ہوتا ہے. کفر سمجھتے ہیں, کافر ہے. آئیے سنیے الفاظ جو ہے, یہ حدیث جو ہے صحیح ترغیب و تہذیب کی روایت ہے. صوبان رضی اللہ عنہ فرماتے ہیں کہ آپ صلی اللہ علیہ وسلم فرمایا اور کہا, بندے اور کفر اور ایمان کے بیچ میں فرق جو ہے نماز ہے, اس لیے کہ آپ نے فرمایا اسے ترک کرنے والا بندہ مشرک قرار پاتا ہے. بندہ انسان, ایمان, کفر کے بیچ میں فرق نماز ہے, اس لیے کہ نماز چھوڑنے والا فرماتے ہیں مشرک ہو جاتا ہے, اور شرک کرنے سے وہ کفر بھی کر لیتا ہے, تو شرک کرنے والا کافر ہو جاتا ہے. سمجھ رہے ہیں؟ تو آپ فرما رہے ہیں بندے اور کفر اور ایمان کے بیچ میں فرق نماز ہے, اسے ترک کرنے سے بندہ مشرک قرار پاتا ہے. کسی کو کافر بولے تو اندازہ لگائیے, آپ کسی غیر مسلم کو آپ بولیے یہ کافر تو وہ تلمل ہو جاتا, حالانکہ اس کو سمجھتا نہیں کچھ لیکن تلمل ہو جاتا, چونکہ میڈیا نے بتایا نا اتنا کافر بولتے یہ کافر بولے تو. یہ اللہ کے رسول فرما رہے ہیں نماز کو چھوڑنے والا کافر ہو جاتا ہے, اور وہ مشرک بھی ہوتا ہے اس لیے کفر کرتا ہے. اب ہر کسی کی اپنی چوائس ہے, وہ جو اختیار کرنا چاہتا ہے کرے. ایک طرف ایمان ہے اس کے کچھ تقاضے ہیں, ایک طرف کفر ہے اس کے کوئی تقاضے نہیں, جو چاہے کرو دنیا میں کفر خود ہو جاتا ہے. ایمان کے تقاضے اس کے لیے کچھ کرنا پڑتا ہے, کچھ ڈیڈیکیشن دینا پڑتا ہے. اسی طرح جو آپ نے فرماتے ہیں صحیح مسلم کی روایت ہے, ان بین رجلی و بین شرکی و الکفری ترک الصلاح, انسان اور شرک اور کفر کے بیچ کا فرق نماز ہے. شرک اور کفر بیچ کا فرق نماز ہے. ایک انسان ہے اگر وہ شرک اور کفر پہ نہیں ہے تو فرق وہ چیز بتاتی ہے کہ وہ نمازی ہے. اب ہم اپنے آپ کو کس میں ڈالیں, ہم خود سوچ سکتے ہیں ہم کتنی نمازیں پڑھ رہے ہیں اور کتنی چھوڑ رہے ہیں. اس سے آگے بڑھیے, اس سے آگے بڑھیے, اس سے بھی گھٹیا ایک درجہ ہے, उस दर्जे में भी इंसान, मुशरिक एक दर्जा है, कुफ्र एक, कुफ्र से भी नीचे एक दर्जा है मालूम आपको वो क्या है, निफाक। इसलिए कि निफाक मुनाफिकत कुफ्र का एक आलिया आला किस्म है, इसलिए उसकी सजा सबसे निचली है। तो एक नमाज, जो इंसान नमाज छोड़ता है वो मुनाफिक भी हो जाता है। इसलिए कि अल्लाह रब्बुल इज्जत कुरान में फरमाता है सूरह निसा सूरह नंबर 4 आयत 142 में, वइज़ा अकामू इलस्सलाति क़ामू कुसाला, जब मुनाफिक नमाज के लिए खड़ा होता है तो बड़ी सुस्ती से खड़ा होता है, युराउनन्नासा, और जो भी खड़ा जो कुछ पढ़ता है जो कुछ करता है वो लोगों को दिखाने करता है, वला यज़कुरून अल्लाह इल्ला क़लीला, और नहीं करता अल्लाह का जिक्र मगर बहुत थोड़ा। क्या फरमाया, वइज़ा अकामू इलस्सलाति क़ामू कुसाला। मुनाफिक की सिफत क्या, नमाज को खड़ा होता है तो सुस्ती से, और इसलिए खड़ा होता है कि लोगों को दिखाए, और अल्लाह का जिक्र नहीं करता मगर बहुत थोड़ा। तो मुनाफिक इसी तरह मुत्तफ़क़ अलैह रिवायत है सही बुखारी सही मुस्लिम की हदीस, आपने फरमाया मुनाफिक पर फजर की और इशा की नमाज बड़ी भारी जाती है। ये मेरे बारे में और आपके बारे में बात नहीं हो रही, मुनाफिक पर फजर और इशा की नमाज भारी जाती है। अल्लाह हम पर रहम करें, वाकई में हम पर फजर और इशा की नमाज मुश्किल हो गई है। मुनाफिक पर आपने कहा, सही मुस्लिम की रिवायत हमने फरमाया मुनाफिक जो है बैठा रहता है और जब सूरज डूबने लगता है और पीला हो जाता है तब भागते हुए जाता है और कौवे की ठोंके से सरजमीन पे मारता है और असर की नमाज अदा कर लेता है। वह इतनी सुस्ती कि सूरज डूब रहा है, लाल जब हो जाता है तो भागता है, उठते हुए जाता है और 4 रकात ताकि मुसलमानों को बताए मैं मुसलमान हूँ भाई काफिर नहीं हुआ, और ठोंक मारता है 4, मतलब 4 सजदे, मतलब उसने नमाजें पढ़ी और उसके बाद ख़त्म कर देता है। तो मुनाफिक हो जाता है वो शख्स जो है जो करता है। आप सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में, आप सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में मुनाफिकों की भी हिम्मत और मजाल नहीं थी कि वो नमाज़ छोड़े, इसलिए कि उन्हें पता था नमाज छोड़ने से हमारा कुफ्र ज़ाहिर हो जाएगा। अल्लाह रहम करे हम पर, हम लोग अपने आप को माँ पेट से मुसलमान कहकर धड़ल्ले से नमाज़ें छोड़ रहे, धड़ल्ले से नमाज़ें छोड़ रहे। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के ज़माने के काफिर की भी हिम्मत नहीं थी कि वो कोई नमाज को छोड़े, इसलिए कि वो जानता था नमाज को छोड़ने से मेरा कुफ्र ज़ाहिर हो जाएगा। हम अपने आप को मापेट से मुसलमान बोलते हैं और उसके बाद धड़ल्ले से नमाजें एक के बाद एक छूट रही है। रमज़ान का एक चांद होता है जो अजीब तब्दीली लाता है, और रमज़ान का एक और चांद होता है जो अजीब तब्दीली लाता है। पहला चांद वो होता है जो रमज़ान शुरू करता है, ऐसी तब्दीली लाता है कि मस्जिदें जो मसल्लियों के लिए तरसती थी वो मस्जिदें जो परेशान हो जाती मसल्लियों के बोझ और वजन से, जगह नहीं है, रास्ता नहीं है, हाउस नहीं पूरे, पानी नहीं पूरा, चटाई नहीं पूरे, रास्ते नहीं पूरे, बिल्डिंग्स नहीं पूरी। और फिर एक चांद और आता है, अजीब चांद होता है, वो भी आएगा वो भी कल या परसों। फिर वो चांद ऐसा कर देता है मस्जिद फिर वीरान हो जाती है कि कहाँ चले गए वो लोग जो मुझमें आते थे एक चांद देखने के बाद, फिर एक चांद देख कर गायब हो गए। फिर अगले साल उन्हें लोग मिलते, वही अगले साल कब हमको याद आता मुसलमान है, अगले साल 27 रजब शब्बे मेराज, फिर थोड़ा सा ज़्यादा था और अरे अपन मुसलमान है 15 शाबान उसको भी एक रात मना दो शबे बरात, फिर एक याद दहानी आती जब एक चांद दिखता और अरे तरह भी पढ़ना है अपने को, चलो चलो चलो चलो चलो और चले नमाज को। फिर एक चांद आया, सब गुल तो अगले साल मिल रहे फिर नमाज से। एक मामूल होना चाहिए, एक नज्म होना चाहिए, और नमाजें हम पर 5 वक्त फ़र्ज़ है हर दिन में उनके औकात में। मनमानी नहीं, कभी उठ के पढ़ लो, जोहर के साथ रोज़ फजर चालू है,